आउने घर घर छल्दी पनाघाट अनि के गर्दाखेरि कति बेला तपाईँको त्यो छोड्दै भर्खर सुक्खा रोटी बनाएर खान लागेथेँ खान लागेला एउटा गएर मुखा रुमाल बाँधियो मुखा त्यसपछि त्यो रुमाल यस्तै जरक्क उठाएर मेरो दाँत पनि हल्ल्या खाने त्यसपछि त्यसले अर्को आएर पुरा लुटेर लिएर गयो घाँटीका खाना खा पुरै लिएर गयो कतिलाको सिग्री हो कानाको दुई तोलाको रिङ र कान बासी हो त्यो जत्न लुटेको उत्ने भित्रै भेटियो नाम छल्दी टाढा मान्छे यही छ के नामको मान्छे के नाम हो एकजना मात्रै हो दुईटा हो दुईटा हो मेरो त एउटाले मुख हुँदैन नि एउटाले गहना लुट्ने मैले देखेको दुईटा हो तर यहाँ एउटै ल्याइयो छ बिहान बाइक खोज्न गयो मान्छेले चिन्नुहुन्छ त्यसलाई हजुर त्यो त चिन्ने छ।